40 साल हो गए, कुरान के मुताबिक फैसला कहीं भी नहीं हो रहा, वो अंग्रेजी खा गया है। ये हमारी कमबख्ती है। इस वास्ते कुरान उतरा है ताकि इख्तलाफात मिट जाए। हम कुरान पढ़ते मुहावते फिर मुराद करके ताकि इख्तलाफात पैदा हो। ये मुहावते फिर मुरादों की सारी मेहरबानी है। ये मुरादों को छोड़ो, मुराद में खिलाफत आई है। इस वास्ते कि जो कुछ कुरान में साफ साफ लिखा हुआ है उसको माने जाओ। ये इस वास्ते कुरान आया ताकि इख्तलाफात मिटे। खुदा ने फरमाया है वमा अनज़लना अलैकल किताबा इल्ला लितुबय्यिना लहुम अल्लज़ी इख्तलफू फीह। जिस जिसमें इख्तलाफ है ना वो उसमें आप बयान फरमाओ, वाज़ेह हो जाएगी बात, इख्तलाफ मिट जाएगा। इस तरह एक और मकाम पर खुदा ने फरमाया हाजी के इन हाज़ल कुरआन यकुस्सु अला बनी इसराइल अक्सर अल्लज़ी हुम फीह यख्तलफून। अक्सर बातें यानी वो अक्सर कर्म इस्तेमाल किया जाता है, कुरान भी इस्तेमाल किया जाता है कभी कभी, जिसमें लोग इख्तलाफ करते हैं ताकि वो खत्म कर दिया जाए। इस बात से कर कुरान उतरा है, हम कुरान पढ़ते हैं उल्टा इख्तलाफ बनते हैं। क्यों जी? तो कुरान नहीं समझ आता उसका होता है। हाँ पहले फिका पढ़ो, फका फिका में जो मसला है समझ लो कुरान में है, और जो फिका में नहीं तो कुरान में कोई नहीं। वही कर है जी। तो मैंने कहा फिका में हम जो किताबें पढ़ते हैं फिका की, मसाला हिलाया पढ़ते हैं, छह रकात पढ़ते हैं, अलहमद शरीफ का तर्जमा उसमें है लिखा हुआ। फिका की याद होगा, फिका की किताब नहीं है, फिका का अलहमद का तर्जमा है कोई, या सारे कुरान का तर्जमा है, अहदुल कुर्सी का तर्जमा है। बस बातें करते हैं, सबसे पहला नंबर कुरान, कुरान के बाद नंबर हदीस, उसके बाद नंबर इजमा उम्मत का, उसके बाद नंबर क्या मसाइल का। जो घटिया चीज है उसको कहते हैं पहले लाओ, और जो कुरान है उसको छोड़ो, उधर तुम ख्याल ही नहीं करते। ये वो अगले कुरान नहीं समझते, तुम ज्यादा समझते कुरान। ये बातें आती है। अच्छा जी, कुरान पाक के आदाब भी बता दूं थोड़े से, ठीक है? कुरान पाक को बाबू हाथ लगाए, ला यमस्सुहु इल्लल मुतहहरून, बेहदी सहाबत है इनके वाह में भरा था। कुरान पाक पढ़ने से पहले औजू पढ़ लिया करो, इला करा तो कुरान फस्तैज बिल्लाह मिन शैतानिर रजीम। कुरान पाक को बहुत ऊंची आवाज से मत पढ़ो, वला तजहर में सलाते का वला तो हाफिज में बिल्कुल ही चुपचाप भी ना हो जाओ, दिल दिल में पढ़ो, कुछ पढ़ो ऊंचा ऊंचा बिल्कुल, ओ बुलंद आवाज से ताकि छाती उठा लो अगले साल पे, ऐसा ही मत करो। नमाज में बड़ी चीज तिलावत कुरान है ना, इस वास्ते करके यह कहा है। कुरान पाक जल्दी जल्दी भी ना पढ़ो, खुदा ने फरमाया ला ताजल बिल कुरान, ला तो हर दिक भी लिसान करे ताजल अबे। कुरान पाक तरतील से पढ़ो, रत्तिल कुरान तरतीला। कुरान पाक पढ़ते वक्त तदब्बुर भी किया करो, सोचा करो, समझा करो। किताब अनज़लना इलैका मुबारक लियदब्बरु आयाती, और आलिम होते ही वो है, याद रखो हुवल्लज़ी यअमलु बिमा यअलमु, अल आलिम हुवल्लज़ी यअमलु बिमा यअलमु, जो जानता है ना उसके मुताबिक अमल भी करे वो आलिम होता है। तहज़ीबुल लुगत अल्लामा अबू मंसूर अज़हरी, तीसरी सदी का आलिम है, सफा 416 जो दूसरी, उसमें लिखा है अल आलिम हुवल्लज़ी यअमलु बिमा यअलमु, जो जानता है उसके मुताबिक अमल, जो अमल नहीं करता वो समझे जाहिल है, वो आलिम है ही नहीं। कुरान पाक पढ़ने का जैसे हक है वैसे पढ़े। अल्लज़ी आते हैं अल्लज़ीना आते हैं अहमल किताब यतलूनहु हक तिलावत ही, हक की तिलावत यही है, तदब्बुर करो, गौर करो, फिर अमल करो उस पर। कुरान पाक की इत्तिबा की जाए और उस पर अमल किया जाए। इत्तबिउ मा उन्ज़िला इलैकुम मिन रब्बिकुम, हाँ कुरान पाक के खिलाफ कोई बात न की जाए। ला तुकद्दिमु बैन यदै अल्लाह व रसूलिही वत्तकुल्लाह, अपनी न मनवाओ अल्लाह की मानो, रसूल की मानो, अपनी न मनवाओ। कुरान पाक पढ़कर उजरत भी न लो, कुल्ला असअलुकुम अलैहि अजर। कुरान पाक सुनते वक्त जुबान को हरकत न दो, कोई पढ़ रहा है और आप सुन रहे हैं, आप चुप चुप قُرِئَ الْقُرْآنُ فَاسْتَمِعُوا لَهُ وَأَنصِتُوا لَعَلَّكُمْ تُرْحَمُونَ. قرآن پاک جتنا آسانی سے پڑھ سکو نا اتنا پڑھو. جس وقت ہو کہ ذرا طبیعت اچاٹ ہو جائے نا تو چھوڑ دو. فَقْرَؤُوا مَا تَيَسَّرَ مِنَ الْقُرْآنِ جتنا آسان ہو نا اتنا پڑھ جائے. تاثیر بہت بڑی عجب ہے. قرآن و پاک پڑھنے سے اطمینان قلبی حاصل ہوتا ہے. الا بذکر اللہ تطمئن القلوب. قرآن پاک سمجھ کر پڑھیے اس کے من جانب اللہ ہونے میں کوئی تردد رہتا ہی نہیں ہے جو واقعی یہ اللہ کا کلام ہے. لا ریب فیہ من رب العالمین لم یجعل له عوجا. قرآن پاک سمجھ کر پڑھیں تو عقیدے میں کسی قسم کا تردد نہیں رہتا. عقیدہ صاف ہو جاتا ہے سمجھ کر پڑھو سے, ورنہ تو دوسرے مارک بھی پڑھتے ہی ہیں. قرآن پاک سمجھ کر پڑھیے تو کوئی مشرکان شبہ نہیں رہتا. مشرکان شبہ سب ختم. قرآن پاک سن کر خدا کا خوف رکھنے والوں کے بدن پر رونگٹے کھڑے ہو جاتے ہیں. ثم تلین جلودہم وقلوبہم الی ذکر اللہ. قرآن پاک سن کر خدا کا خوف رکھنے والوں کے تن من تھن نرما کر ذکر اللہ کی طرح متوجہ ہو جاتے ہیں. تقشعر منہ جلود الذین یخشون ربہم ثم تلین جلودہم وقلوبہم الی ذکر اللہ. قرآن پاک سن کر اہل علم تھوڑیوں کے بعد سجدے میں گر پڑتے ہیں, روتے ہیں, ان میں زیادہ خشوع پیدا ہوتا ہے, آجی یاد کرتے ہیں. ان الذین اوتوا العلم من قبلہ آگے فرمایا اذا یتلا علیہم آگے کیا ہے یخرون للاذقان ہے اسی طرح ہے نا سجدا. اور آگے کیا آتا ہے یقولون ہے سبحان ربنا اس سے آگے آئے انکان آباد ربنا بولا ٹھیک ہے. قرآن شریف سن کر فرشتے آتے ہیں سننے کے لیے. ان قرآن الفجر کان مشہودا فرشتے حاضر ہوتے ہیں اور جن بھی ہدایت پاتے ہیں قرآن سن کر کے. ہم انسان ہیں انسان کہتے ہیں اشرف المخلوقات ہیں ہم ادھر توجہ ہی نہیں کرتے اور جن آتے ہیں جن ہدایت پا جاتے ہیں. حضور پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم قرآن شریف پڑھ رہے تھے تو ادھر جنوں کا ایک گروہ تھا وہ جا رہا تھا. انہوں نے ادھر کان دھرا تو آواز آ رہی ہے قرآن کی صرف نہ علیہ کا نافرا ملا جن یس میں اون قرآن لمبا حضر ہو جو پاس آ گئے چپ چپ چپ چپ بولو نہیں. فلما قضی جب قرآن شریف مکمل کر دیا حضرت نے وہ آیت تصویر تو پڑھ دی ولو الی قوم منذرین سمجھ گئے بات اپنی قوم کی طرف ان کو خبردار کرنے کے لیے پہنچ گئے. قالوا یا قومنا انا سمعنا کتابا انزل من بعد موسی موسی علیہ السلام کے زمانے میں آئے تھے ان کے بعد ایک کتاب ہم نے سنی ابھی سن سن کے آیا ہے مصدق کر لے ماں بہن کہ جو اس تورات پہ لکھا اس کی تصدیق کرتے بالکل ہوں بہو اسی طرح. اس نے توحید کی تعلیم اس میں توحید کی تعلیم اس میں پیغمبروں کے ذکر ہے اس میں پیغمبروں کے ذکر ہے سبحان اللہ. مصدق کر دیا دین الحق حق کی طرف رہنمائی کرتی ہے. ویلا طریق مستقیم طریق مستقیم کون سا ہے لا الہ الا اللہ ایاک نعبد ویاک نستعین. یا قومنا عجیبو داعی اللہ کیسے تحریر کر رہے ہیں داعی اللہ کی بات مانو وعملوا به ایمان لاؤ یا پھر لکھو من جنوبے کو تمہارے گناہ بخشے جائیں گے وہ جن کو میں عذاب علیم اور عذاب علیم سے خدا تمہیں بچائے گا. کتنی بڑی بات ہے جن بھی سو کر کے حالانکہ ان میں تو پڑھ پڑھ کے 22 سال گزر گئے اور اہل مکہ کو کچھ سمجھ نہیں آئی ابو جہل وغیرہ کو اور جنات دیکھ لو حالانکہ جنات ویسے لوگ ان کو ڈرتے بھی ہیں سخت ہوتے ہیں اور جنات سے ڈرتے ہیں لوگ اور آج کل بھی ڈرتے ہیں خدا سے نہیں ڈرتے وہاں کہہ سکتے اعوذ بسید حاضر وادی من شر سفہاء قومہم یوں کر کے کسی میدان میں جاتے تھے کہتے یہاں تو جن بھوت ہے یہ نقصان پہنچائیں گے تو پھر یہ کہتے اعوذ بسید حاضر وادی اس علاقے کا جو کہ سردار ہے بادشاہ ہے اس کی ہم پناہ لیتے ہیں یہ جو اس کے قوم کے جو شریر لوگ ہیں ان کے شر سے یہ کہتے تھے. اور مگر باوجود اس بات کے قرآن سنا قرآن کے آگے سے جبا دیا. قرآن شریف ہو پڑھنے سے دل کی بیماریاں دور ہو جاتی ہیں. خدا نے فرمایا وشفاء لما فی الصدور بیماریاں ہیں وہ بیماریاں دور ہو جاتی ہیں اس کے ساتھ. قرآن شریف پڑھنے سے ہر طرح کی بیماری دور ہو جاتی ہے. ننزل من القرآن ما هو شفاء. کوئی بیماری ہو اللہ تعالیٰ اس بیماری کے دور فرما دے گا. الحمد شریف ہی پڑھ لو. کسی کو کوئی تکلیف ہو بیماری ہو انشاءاللہ دور ہو جائے گی. دل کی بیماری بھی دور ہے ساری بیماریاں دور فرما دیتا ہے اللہ تعالیٰ. کہ جیسے کہ کسی شخص نے کسی صحابی نے جا کر کے دم کیا الحمد ہی پڑی تھی تو اللہ تعالیٰ نے اس کو ایسا اچھا کر دیا جانو کہ بالکل کوئی بیماری تھی ہی نہیں تو شفا ہو گئی نہیں. قرآن شریف ہو پڑھنے سے ایمان پختہ ہوتا ہے بشرطے کی انابت ہو. قرآن شریف پڑھنے سے مومن ثابت قدم ہو جاتا ہے. لیکن اسے پہ تبھی ہی وہ آ جائے گا. قرآن پر ایمان لانے سے کفارہ سیاد اور اصلاح حال ہوتا ہے. اللہ آمن وامن الصالحات وآمن بما نزل علی محمد وهو الحق من ربهم كفر عنهم سیاد وصلح بالهم. یہ قرآن کی تاثیر ہے.